ফুলছন সুগন্ধ দিনেতা, সুগন্ধ দিনেতা, এউটাই ফুল হো আফুলে লিনেতা, ইউ সংসার কোরিতা। এস্তাই ছানির মায়া ইউ সংসার কোরিতা, হাইনা ছাইনা ভন্দিনা পিরাতি লাকাই হো মাইলে তিমি সিতা। नमस्ते, म उही तपाईँहरूकै स्रष्टा सर्जक सुन्दर बिराई पाखरिन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 MHz कार्यक्रम लोक चौतारी। फेरि पनि स्वागत छ मित्र, यहाँहरूले पक्कै पनि हो रेडियो मिरमिरे 89.4 MHz प्रस्तुति कार्यक्रम लोक चौतारी हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। साह्रै यो प्रविधिले हामीलाई धेरै श्रोताहरूमाझ पुग्नका लागि सहजता उपलब्ध गराएको छ। सो कारण हामी धेरै श्रोताहरूमाझ पछिल्लो समयमा मन मस्तिष्कमा बस्न सफल भएका छौँ भन्ने महसुस गरिरहेका छौँ। आज प्रस्तुति लोक चौतारीमा गणेश चौलागाईजीसँग हामीले कुराकानी गरिरहेका छौँ। मैले कार्यक्रमको प्रथम भागमै भनिसकेको छु, उहाँद्वारा सृजित गीतहरूले क्षणिक रूपमा यहाँहरूको मन मस्तिष्कमा रहनका लागि छाप छोड्ने गीत सङ्गीतहरू तयार छैनन्। पछि पछिसम्म पनि हामीले सम्झना लायकका गीत सङ्गीतहरू तयार भइरहेका छन्। ए सानो पत्याउ अब त लगायतका धेरै धेरै गीत सङ्गीतहरू उहाँद्वारा सृजित भएका छन्। ती गीत सङ्गीतका विषयमा पनि हामी चर्चा परिचर्चा गर्ने नै छौँ। समय छोटो रहन्छ प्रस्तुतिमा, तर छोटो मिठो यो समय अवधिभरमा मिठै कुरा गरौँला, यहाँहरूको मन जितौँला। दिपा ढकालजीले पनि हेर्दै हुनुहुन्छ, आज मैले नाम मात्रै भने फेसबुक लाइभ अन्तर्गत हामीलाई हेर्नुहुने मित्रको। राम अन्जन परियारजीले त झनै निकै धेरै पटक हामीलाई सन्देश पठाउनु भएको छ, खुसी लागेको छ। उहाँले लेख्नु भएको छ, हाँसै मिठो हाम्रो राजाहरूको भनेर भन्नुभएको छ, होइन अब के गर्ने, हाँस्नु पऱ्यो, आज मरे भोलि दुई दिन भनेर भनिन्छ। त्यसै गरी आइतराम गौरवजीले पनि हेर्दै हुनुहुन्छ, सुरेन्द्र तामाङ भाइले पनि हेर्दै हुनुहुन्छ, अमर लो तामाङजीले अमेरिकाबाट हेर्दै हुनुहुन्छ, त्यसै गरी राजकुमार पाण्डेजीले पनि हेर्दै हुनुहुन्छ। धेरै मित्रहरूले यति बेला प्रत्यक्ष रूपमा हामीलाई हेर्दै हुनुहुन्छ, र मोहन मोटे भनेर लेखिएको छ फेसबुकमा नाम, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यसै गरी शमशेर रम्तेलजीले पनि हेर्दै हुनुहुन्छ, त्यसै गरी सहदेव ढकालजीले, भुवन अधिकारीजीले, सबै सबैलाई धन्यवाद। हामी पुनः कुराकानी गर्छौँ आजको अतिथि गणेश चौलागाईजीसँग। गणेशजी, यहाँलाई धेरै धेरै स्वागत छ फेरि पनि। फेरि पनि धन्यवाद, फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा हार्दिक नमस्कार। यति बेला सम्बोधन फेसबुक मार्फत हामीलाई हेर्नुहुने मित्रलाई पनि गर्नै पर्छ, लाइक कमेन्ट गर्ने अनि त्यो थम्बहरू पठाउने, लाइकको एक हिसाबले वर्षा जस्तै छ। उहाँहरू जसले जे जे गर्नुभएको छ सबैलाई समग्रमा सम्झना। हामी टेलिभिजन सरा प्रस्तुत भइरहेका छौँ। हजुर, अब गीत सङ्गीतको यात्राका विषयमा हामी कुराकानी गरौँ। हुन त योभन्दा पहिलेका दिनहरूमा पनि हामीले गीत सङ्गीतकै विषयमा कुराकानी गऱ्यौँ। यो सम्भवतः गणेशजीसँग दोस्रो भेट होला हाम्रो, दोस्रो बसाइ। यहाँको जन्मस्थान दैलेख, हजुर, दैलेखबाट काठमाडौँ छिर्नुभयो, गीत सङ्गीतकै सिलसिलामा लाग्छु र अध्ययनलाई पनि अगाडि बढाउँछु भनेर पक्कै पनि केही भन्दै हुनुहुन्थ्यो। धेरै पहिले 2058 सालमा चाहिँ आफ्नो अध्ययनसँगै आफूलाई मनपर्ने क्षेत्र गीत सङ्गीतका व्यक्तित्व दाई दिदीहरूलाई भेटौँ भन्ने उद्देश्यका साथ राजधानी छिरेको। यो उद्देश्यको साथमा सम्भवतः यो साङ्गीतिक क्षेत्रमा धेरै पैसा पनि खनाउनु भयो होला। होइन, म त्यस्तो हजुरले भने जस्तो बाहिर अरूहरूले देखे जस्तो, म हजुरले अघि पनि भन्नुभयो क्षणिक रूपमा चर्चामा नआउनुको एउटा कारणमध्ये त्यो पनि होला, सायद आर्थिक रूपले अलिकति कमजोर भनौँ र अलिकति धेरै खर्च गरेर जुन चाहिँ रिटर्न ब्याक आउने कुनै माध्यम छैन त्यसमा चाहिँ धेरै खर्च गर्न नसक्नु पनि एउटा कारण होला। त्यति धेरै बाहिर देख्ने अरूहरूले गरे जस्तो त्यति पैसा खर्च गर्नु परेन, तर मेहनत र समय चाहिँ पनि पैसामा कन्भर्ट गर्ने हो भने चाहिँ धेरै नै हो। र मैले यति बेला यो जिज्ञासा राख्न खोजेँ कि यसरी शिष्ट सङ्गीतका सृजनाहरू धेरै श्रोताहरूमा पुर्याउनु हुने कलाकारहरूलाई विभिन्न सङ्घ संस्था अनि अवार्ड अर्गनाइजरहरूद्वारा चाहिँ किन अलि हेलित भइरहेको अथवा पछाडि पारिरहेको हामी आफैलाई पनि मनन हुन्छ। अहिले त मात्रै क्षणिक रूपमा चर्चामा आउनेहरू चाहिँ अवार्ड विजेता अरे होइन यस्ता किसिमको फेरो भित्र पर्ने गरेका पाउँछौँ हामी सायद त्यो पनि हो र त्यस्तो पनि हुन्छ कतिपय ठाउँमा नहुँदो व्यक्ति मेरो हकमा चाहिँ त्यो भन्नु भन्यो भने मैले जति मेहनत गरेको छु मेरा मसँगै लाग्ने मेरै उमेरका म सँगसँगै सहयात्रा गर्ने साथीहरूभन्दा मैले केही हदसम्म सत्य बोल्नुपर्छ सम्मान पनि पाएको छु आफू सहभागी भएको ठाउँमा कतिपय ठाउँमा जित हासिल पनि गरेँ होला कतिपय ठाउँमा लड्दा लड्दै बिचसम्मै पुगेर फर्केँ होला मैले लेखेको एसान उपत्यु अवतबाट राष्ट्रिय राप्ती म्युजिक अवार्ड पनि मैले पाएको थिएँ त्यसै गरी म्युजिक खबर म्युजिक अवार्डको पनि उत्कृष्ट शब्दको अवार्ड मैले पाएको थिएँ बिन्दावासिनी म्युजिक अवार्डको नोमिनेसनमा पनि परेको यो गीत हो त्यसपछि पागलै बनाउँला गीत पनि धेरै ठाउँमा नोमिनेटेड गीत हो त्यसपछि मैले भाका बनाएको गीतकार निरु न्यौपानेको शब्द विमल डाङ्गी र बिमा कुमारी दुराको चाहिँ यो स्वरमा रहेको यो गीत गएको भर्खरै सकिएको राप्ती म्युजिक अवार्डको चाहिँ उत्कृष्ट पाँचको मनोनयनमा परेको यति सबै कुराहरू गर्दा हजुरले भने जस्तै कतिपय ठाउँमा चित्त दुखाइ छ कतिपय ठाउँमा आफूले सन्तुष्ट पनि बनाउनुपर्छ जस्तो मलाई लाग्छ र त्यति धेरै हेला गरिएको अरूबाट त्यस्तो भान चाहिँ मैले गरेको छैन भनेपछि व्यक्तिगत रूपमा सन्तुष्ट हुनुहुन्छ पक्कै पनि आफ्ना सृजनाहरू बजारमा पठाइसकेपछि सम्मान योग्य सृजना प्रस्तुत गरेछु भन्ने भान भएको हजुर पक्कै पनि आफ्नो बलबुद्धिले भ्याएसम्म आफूले रहरले लागेको क्षेत्र हो त्यति धेरै मेहनत गर्न नसके पनि धेरै खर्च गर्न नसके पनि असल इमान्दार भएर लागेको ठाउँमा यत्तिको चाहिँ भइराख्नु एकदमै चिन्ता गर्नुपर्ने अवस्था होइन जस्तो मलाई लाग्छ र खुसी छु अवार्ड पनि प्राप्त गरिसक्नु भएको रहेछ सम्मान यी कुराहरू त भइ नै गए धेरै नै सम्मानित हुनुभएको रहेछ यो क्षेत्रमा लागेर यो अवार्ड तथा सम्मानले गीत सङ्गीतको क्षेत्रमा लागेर अगाडि बढ्नका निमित्त कस्तो किसिमको भूमिका खेल्छ एक हिसाबले ऊर्जा थप्छ केही गर्नुपर्छ भनेर अलिकति जिम्मेवार पनि बनाउँदो रहेछ मेरो विचारमा चाहिँ अब अलिकति भइसकेपछि अवार्ड यस्ता कार्यक्रमहरूले एकदम सेलेक्टेड सर्जक गायक गायिकाहरूलाई चाहिँ छानेर चाहिँ गर्ने भएको हुनाले जुरीहरूको नजरमा पनि अलिकति राम्रै चाहिँ गीत सिर्जना गर्नुपर्छ राम्रो अब अहिले गरिरहेको भन्दा अझ केही राम्रो गरौँ भन्ने चाहिँ ऊर्जा थप्छ अहिले पछिल्लो समयमा विकृतिजन्य गीत सङ्गीतहरू धेरै आइरहेका छन् अन्य नव कलाकारहरूको तर्फबाट पुराना कलाकारहरूले यो क्षेत्रमा विकृतिजन्य गीत सङ्गीतलाई पखाल्नुपर्छ भन्ने किसिमको एउटा आफ्नो धारणा भने प्रस्तुत गरिरहनु भएको छ अहिले नव कलाकारहरूलाई विकृतिजन्य गीत सङ्गीतको नजिक नआउनका लागि यहाँले कस्तो किसिमले आग्रह गर्नुहुन्छ उहाँहरूलाई भनौँ न जसले चाहिँ क्षणिक रूपमा चर्चा चाहिएको छ मैले एउटा गीत गरेर चाहिँ मैले यति यति ठाउँमा चाहिँ बजाउनु पाऊँ यति यति चाहिँ युट्युबमा धेरैले हेरौँ भन्ने चाहनुहुन्छ त्यो एकदमै रहर हो त्यो पनि त्यसलाई पनि रहरको रूपमा लिन सकिन्छ तर त्यो क्षणिक चर्चाले तपाईँलाई पछि एक किसिमको आत्मग्लानी गर्ने त्यो वातावरण आफै सिर्जना नगर्नुहोस् समय अघि हजुरले भने जस्तै समय बित्दै जाँदाखेरि मान्छेको जिन्दगी हो कहिले कता पुगेला आफूलाई पछुतो हुने काम चाहिँ सकेसम्म नगरौँ यो गीत सङ्गीत भनेको सबैको साझा चौतारी हो कसैले पनि अरूलाई डिस्टर्ब गर्ने अथवा अरूलाई अप्ठ्यारो पर्ने हिसाबले चाहिँ सिर्जनाहरू चाहिँ नगरिदिए अथवा पैसा खर्च नगरिदिए त्यस्तोमा चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ समग्र रूपमा यो सन्देश यहाँको तर्फबाट आम कलाकर्मीहरूलाई एकपछि अर्को गर्दै निकै मनछुने गीत सङ्गीतका सृजनाहरू सहकार्यका साथमा बजारमा पठाइरहनु भएको छ अब छिटै एक गीत बजारमा आउँदैछ बिन्दवासिनी म्युजिक प्रणालीबाट भन्ने हामीले सुनेका छौँ पक्कै पनि त्यो सही हो मेरो एउटै रहर एउटा आफ्नो छुट्टै पहिचान बनाऊ आफूले सकेको असल इमान्दार भएर चाहिँ काम गरौँ यो काम गर्दै जाँदाखेरि असाध्य अत्यन्तै नवआगन्तुक साथीहरूसँग भाइ बहिनीहरूसँग पनि सहकार्य गरौँ र आफूलाई मन परेका आफू सानो हुँदा पनि उहाँहरूका सिर्जनाले चाहिँ जसको सिर्जनाले चाहिँ मन छुन्थ्यो उहाँहरूसँग पनि मिलेर केही गर्न सकूँ भन्ने मेरो उद्देश्य रहन्छ मेरो प्रयास जहिले पनि त्यही रहन्छ आदरणीय दिदी बिमा कुमारी तुरा लक्ष्मी न्यौपाने राजु परियार कुलेन्द्र बिक खुमन अधिकारी विमल डाङ्गी ऋषि अधिकारी दाईहरूसम्म कृष्ण परियार उद्धव कार्की पार्वती कार्कीहरूसम्म पुग्दा मैले नयाँ धेरै साथीहरूसँग सहकार्य गरेको छु अब आउने सहकार्य चाहिँ गीतकार निरु न्यौपानेको दोस्रो गीति सङ्ग्रहको रूपमा र सँगै अनिल साई भाइको चाहिँ सहकार्य छ उहाँहरूको सँगै विमल डाङ्गी दाईको र पूर्णकला विसीको आवाजमा चाहिँ अन्तिम तयारीमा पुगेको छ भनौँ सुटिङ भइसकेको छ यसलाई अलिकति सम्पादन गरेर टेलिभिजनमा आउने केही समय बाँकी छ एक दुई दिनमा सायद होला भनेपछि अर्को गीत बजारमा आउने तयारी भइरहेको छ हजुर त्यसबाहेकका अन्य सिर्जनाहरूको काम पनि कन्टिन्यू गरिराखेको छु सकेसम्म निरन्तर गरिराखौँ भन्ने चाहिँ सोचाइ हो गणेश चौलगाईले शब्द सृजना मात्र होइन लय पनि बनाउनुहुन्छ हजुर लय शब्दका खानी खानी त्यसरी नभनौँ, मेरो एकदमै रहर चाहिँ सानैदेखि गीत लेख्ने, कविता, गजलहरू मैले सबै थरीका लेख्थेँ र गर्दै जाँदाखेरि भाका पनि बनाउने कोसिस गरौँ, अलिकति सकिँदो रहेछ भने, राम्रो बनेछ भने, दाइ दिदीहरूले मन पराएर गाइदिनु भयो भने त कोसिस गरौँ न भनेर मैले अझ प्रयास गरिराखेको छु। निकै राम्रो बनाउनु हुँदो रहेछ भाका पनि। कोसिस गर्ने हो, त्यसलाई राम्रो मान्नुभयो दाइ दिदीहरूले र सहकारी गर्ने साथीहरूले चाहिँ, अनि गीत बजाउने सञ्चारकर्मीहरूले सञ्चार माध्यममा चाहिँ राम्रो सुनियो भने त्यसलाई बजारमा ल्याउने हो, यदि हुने जस्तो देखिएन भने चाहिँ त्यसलाई स्टप गरेर आफू जे कुरामा योग्य छ त्यही चाहिँ गर्ने हो। राम अन्जानजीले यहाँलाई सम्बोधन गर्दै शब्द लेख्नु भएको छ, सदाबहार सर्जक गणेश चौलगाई भनेर। म सदाबहार भन्नाले सधैँ चाहिँ लेखिराख्ने, सधैँ चाहिँ कन्टिन्यू गरिराख्ने, निरन्तर आफ्नो काममा लागिराख्ने भएर उहाँ एकदमै नजिकबाट निहाल्ने मित्र मध्येमा एक हुनुहुन्छ। उहाँले चाहिँ एकदमै हरेक सिर्जनाहरूमा चाहिँ आफ्नो प्रतिक्रिया जनाइराख्नु भएको हुन्छ। त्यसो त यहाँ दैलेख जिल्लामा जन्मिनु भयो, दैलेख जिल्लामा जन्मिएर पनि त्यो पश्चिमी भूभागका रीतिरिवाज, ती रहन सहनका गीत सङ्गीत भन्दा पनि काठ क्षेत्रका गीत सङ्गीतलाई पनि आफ्नो सृजना मार्फत उतार्नु भएको छ है? हजुर, पक्कै पनि आफूमा केही गर्न सक्छु भन्यो भने नेपाल त्यति धेरै ठुलो एकदमै एक ठाउँको कुराहरू अर्को ठाउँले बुझ्दै नबुझ्ने त्यस्तो होइन, नेपाली भाषामा गाइने गीतहरू, लेखिने कविता, गजलहरू चाहिँ नेपालको जुनसुकै भागमा पनि गएर गर्न सकिन्छ जस्तो मलाई लाग्छ। पूर्वेली, विशेष पूर्वेली, मैले आधुनिक गीत पनि लेखेको छु, एउटा आधुनिक गीत रेकर्ड छ, गजल रेकर्ड छ, त्यसबाहेक गीत सङ्गीतका नेपाली काठ क्षेत्रका चाहिँ अग्रज दाइ दिदीहरूसँग पनि सहकार्य गरौँ भनेर चाहिँ मैले लेखेको गीतहरू चाहिँ आदरणीय दाई उद्धव कार्की, पार्वती कार्की दिदीहरूले चाहिँ गाइदिनु भएको छ, गाउनु भएको छ, केही हदसम्म उहाँहरूका सिर्जना पनि सफल हुनुहुन्छ, सफल छन्। मैले लेखेको गीतबाट उद्धव कार्की दाईले अवार्ड पनि पाउनु भएको थियो, त्यो गीत सायद राम्रै भएर उहाँले गाउनु भयो होला जस्तो मलाई लाग्छ। प्रतिभाका धनी गणेश चौलागाईजी, यहाँको अर्को सृजना मायाको जालमा फँसेको यो गीत अब छिट्टै निरु नेउपाने अनि अनिल साईको संयुक्त प्रस्तुतिको रूपमा बजारमा आउँदै रहेछ, यो गीतको पनि हामी सफलताको शुभकामना व्यक्त गर्दछौँ यो गीतसँग सम्बन्धित सम्पूर्ण कलाकारहरूलाई। धेरै धेरै धन्यवाद, सम्पूर्ण कलाकारको तर्फबाट हार्दिक धन्यवाद, सहयोग सञ्चार माध्यमबाट हुने सहयोग पाइराखेका छौँ, अझ पनि निरन्तर होस् भन्ने अपेक्षा अझ पनि छ। यो त सञ्चार माध्यममा आउँदाखेरि यहाँले बोल्नुभएका कुराहरू भयो, तर बाहिरी रूपमा रहँदाखेरि सञ्चार माध्यमबाट गीत सङ्गीतका लागि चाल्नुपर्ने महत्त्वपूर्ण भूमिकामा कमी पनि आइरहेको हुन सक्दछन्। आज यहाँको तर्फबाट सञ्चार माध्यमले निभाउनु पर्ने भूमिकाका विषयमा पनि हामी सुझाव लिन्छौँ। पक्कै पनि सञ्चार माध्यमहरू हजुरहरू भनौँ न धेरै पहिलेदेखि सञ्चार क्षेत्रमा निरन्तर लागिराख्नु भएको, जो विकृति विसङ्गति विरुद्ध पनि बोलिराख्नु भएकोलाई त मैले सुझाव के नै दिनुपर्छ र, तर पनि राम्रा सिर्जनाहरू छन् भने कोही आउनु डराइराखेका पनि हुन्छन्, नयाँ साथीहरूले चाहिँ एकैचोटि हुन्छ नि मार्केटमा बजारमा चाहिँ तपाईँको नराम्रो हल्ला पनि त हुनसक्यो, राजु बोहराले चाहिँ यस्तो गर्छ यो गर्यो भने चाहिँ गीत बजाउँछ होइन भने चाहिँ नबजाउँदैन भनेर चाहिँ नयाँ साथीहरूलाई चाहिँ एक किसिमको डर पनि पैदा तपाईँका प्रतिस्पर्धीले अथवा तपाईँको गुबालो चिताउनेले गरिराखेका होलान्, त्यसमा नडराइकन तपाईँहरूले चाहिँ प्रत्यक्ष हरेक दिन चाहिँ रेडियोबाट भन्नु पऱ्यो कि असल राम्रा सिर्जनाहरूलाई चाहिँ हामीले स्थान दिन्छौँ, सहयोग गर्छौँ भनेर चाहिँ सधैँ बोलिदिनु पऱ्यो भन्ने चाहिँ मेरो आग्रह हो। त्यो मनन हामी गर्छौँ पक्कै पनि। अब हामी प्रस्तुतिबाट छुट्टिने समयमा आइपुग्यौँ, अन्तमा यहाँको अब छिटै बजारमा आउने मायाको जालमा फँसेको यो सृजना पनि धेरै श्रोताहरूमा आज सुनाउने मेरो चाहना रहेको छ। रेडियो सुनेर बस्नुहुने अनि फेसबुक लाइभ अन्तर्गत हामीलाई हेरेर साथ दिनुहुने मित्रहरूलाई अन्तमा छोटो मिठो रूपमा के भन्न चाहनुहुन्छ? सम्पूर्णलाई धेरै धेरै धन्यवाद, गीत सङ्गीत मन पराउनुहुन्छ, राम्रालाई मात्रै माया गर्नुहुन्छ, नराम्रा पनि सुन्नुहुन्छ कहिलेकाहीँ र त्यहाँको त्यसको प्रतिक्रिया दिएर चाहिँ नराम्रोलाई चाहिँ निरुत्साहित गर्ने र राम्रालाई चाहिँ प्रोत्साहन गर्ने गराउने जिम्मा चाहिँ श्रोता दर्शकको पनि हो, सञ्चार माध्यममा को पनि हो, सबैको यहाँहरूको चाहिँ सल्लाह सुझाव पाएपछि नै राम्रो हुने हो, त्यो हुनाले चाहिँ प्रतिक्रियाका लागि चाहिँ कहिल्यै पनि पछि नहट्नुहोला भन्ने मेरो आग्रह र सबैलाई चाहिँ धन्यवाद। प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा हामीलाई सहयोग गर्ने, मलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद। बाहिर हाम्रो यो रेडियोमा बोलुन्जेल एक घन्टा चाहिँ बाहिर बसेर हामीलाई पर्खिराखेको साथी जसले चाहिँ रेडियोसम्म ल्याउने सँगै आउनुभयो, सँगै पर्खिराख्नु भएको छ, श्याम कुमार कार्कीलाई पनि धन्यवाद भन्न चाहन्छु, हजुरलाई पनि धन्यवाद, रेडियो मिरमिरे सम्पूर्ण परिवारप्रति हार्दिक आभार। हुन्छ गणेशजी, व्यस्तताको बावजुद पनि यहाँ हाम्रो निमन्त्रणा स्वीकारेर आइदिनु भयो। पृष्ठभूमिमा मायाको जालमा फँसेको यो गीत हामी बजाउन सुरु गर्छौँ, एउटा गीत बनिसक्थ्यो होला यहाँलाई हामीले निमन्त्रणा नगरेको भए. होइन, ठिक छ, एउटा गीत बनाएर त्यो गीतलाई चाहिँ घरमै राख्नुभन्दा सबैतिर चाहिँ गफर नपाउनु र गीतको बारेमा चाहिँ कुराकानीहरू राख्नु धेरै समय पछि हो नि त. यहाँहरूप्रति विशेष आभार. हस्, धन्यवाद. आजलाई हामी छुट्टिन्छौँ. र मित्र, यहाँहरूले दिनजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद. प्रस्तुतिको अन्तिम साङ्गीतिक कौशली स्वरूप मायाको जालमा फँसेको यो गीत प्रस्तुत गर्छौँ. गणेश चौलगाईद्वारा लयबद्ध अनि निरु न्यौपानेद्वारा शब्द सृजना भएको यो गीत केही समयपछि नै बजारमा आउँदैछ बिन्दवासिनी म्युजिक प्रणाली मार्फत. यसै गीतलाई अन्तिम साङ्गीतिक कौशली स्वरूप यहाँहरूमा छोड्दै बिदा हुने तयारीमा जुट्छु. यति बेला भूम थापा मगरले हेर्दै हुनुहुन्छ, अनि रचना लामाजीले हेर्दै हुनुहुन्छ, चक्र साउद आरसीजीले हेर्दै हुनुहुन्छ, अमरलो तामाङजीले लेख्नु भएको छ, साङ्गीतिक क्षेत्रको लागि सकेपछि यो क्षेत्रबाट केही पाउनु सकिन्छ नि भन्दा पनि केही दिन सकिन्छ नि भनेर लाग्नु होला, अवश्य सफलता मिल्नेछ शुभकामना भनेर गणेश चौलागाईजीलाई शुभकामना अमेरिकाबाट आइपुगेको छ. फेसबुक लाइभ अन्तर्गत हेरेर साथ दिनुभयो अमर लोजी, यहाँलाई धेरै धेरै धन्यवाद. सबै सबैले हामीलाई हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद भन्दै मायाको जालमा फँसेको यसै भाकालाई छोड्दै छोड्दै यो कार्यक्रम प्रस्तुत राजु बोरा आजको बसाई लोक चौतारीबाट छुटिन्छ. मित्र नमस्ते, शुभ दिन. I'm not afraid.